मेन पॉइंट्स लिख लें जी। रुकू के चार मेन पॉइंट्स हैं। पहला पॉइंट है आले फिरौन पर आने वाले अजाब, छह अजाब थे, कहत और पैदावार की कमी, शायद के होश में आ जाएं, तूफान भेजा, टिड्डी दल छोड़े, सुसरियां फैलाईं, मेंढक निकाले, खून बहाया। दूसरा पॉइंट है अजाब पर आले फिरौन का रवैया, अच्छा ज़माना आता तो कहते हम इसी के मुस्तहिक थे, बुरा ज़माना आता तो मूसा और उसके साथियों को फाले बद ठहराते, जब पकड़ होती तो मूसा से दुआ करवाते, इस वादे के साथ कि तेरी बात मान लेंगे और बनी इसराइल को तेरे साथ भेज देंगे। अल्लाह ताला का फैसला, आले फिरौन को समंदर में गर्क कर दिया, वो सब बर्बाद कर दिया गया जो वो बनाते और चढ़ाते थे। बनी इसराइल को इनके सब्र की वजह से समंदर से गुजारा और ज़मीन के मशरिक और मगरिब का वारिस बना दिया। चौथा पॉइंट है बनी इसराइल का रवैया, मूसा की तंबीह। हज़रत मूसा से फरमाइश की ऐसा माबूद बना दे जैसे लोगों के माबूद हैं। मूसा का जवाब, तुम लोग नादानी की बातें करते हो, ये लोग जिस तरीके की पैरवी कर रहे हैं वो बर्बाद होने वाला है, जो अमल ये कर रहे हैं सरासर बातिल है, क्या मैं अल्लाह के सिवा तुम्हारे लिए कोई और माबूद तलाश करूं? वो अल्लाह ही है जिसने तमाम कौमों पर तुम्हें फजीलत बख्शी, अल्लाह ने तुम्हें फिरौन से निजात दी, वो तुम्हारे बेटों को कत्ल करता था। और तुम्हारी बेटियों को जिंदा रहने देता था। चलिए पसंदीदा रवैये देखेंगे। नसीहत पकड़ना, सबर करना। आप देखते हैं कि जैसे हालात होते हैं ना वैसे रवैये निकलते हैं। जब भी अंबिया कराम के किस्से आते हैं ना तो पसंदीदा रवैये बहुत थोड़े निकलते हैं। आप इन पॉइंट्स पे भी तवज्जो किया करें। अल्लाह अकबर। चलिए नापसंदीदा रवैये बहुत से हैं। कोई नेमत मिले तो उसको अपनी तरफ मंसूब करना, अजाब या बुरे हालात को नेक लोगों की नहुसत करार देना, इल्म ना हासिल करना। अंबिया कराम या दीन वालों पर इल्ज़ाम लगाना, ढिटाई का इजहार करना कि हम ना मानेंगे, तकब्बुर करना, जुर्म करना, सिर्फ दूसरों से ही दुआ कराना, वादे को तोड़ देना यानी अपनी कही हुई बात को छोड़ देना, आयतों को झुठलाना, आयतों से गाफिल रहना, शिर्क के मज़ाहिर से मरऊब होना, गैर मुस्लिमों की मुमासलत करना, عمل کی یہی بات ہے کہ پسندیدہ رویے اپنانے ہیں، برے رویوں سے اپنے آپ کو پاک کرنا ہے، اور اللہ تعالیٰ سے دعا کرنی ہے کہ ہمیں صبر کی بہترین توفیق دے، وہ صبر دے جو دنیا میں بھی کامیاب کروائے اور آخرت میں بھی کامیابیوں تک ہم کو پہنچا دے، اور وہ نعمتیں جو اللہ کے نام پہ حاصل کی جائیں ان کو پانے کے بعد پھر رب کو بھولنا نہیں ہے. اللہ تعالیٰ ہم سب کو اپنا پسندیدہ بندہ بنا لے. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. ولقد أخذنا آل فرعون بالسنين ونقص من الثمرات لعلهم يذكرون. فإذا جاءتهم الحسنة قالوا لنا هذه، وإن تصبهم سيئة يطيروا بموسى ومن معه، ألا إنما طائرهم عند الله ولكن أكثرهم لا يعلمون. وقالوا مهما تأتنا به من آية لتسحرنا بها فما نحن لك بمؤمنين. فأرسلنا عليهم الطوفان والجراد والقمل والضفادع والدم آيات مفصلات، فاستكبروا وكانوا قوما مجرمين. ولما وقع عليهم الرجز قالوا يا موسى ادع لنا ربك بما عهد عندك، لئن كشفت عنا الرجز لنؤمنن لك ولنرسلن معك بني إسرائيل. فلما كشفنا عنهم الرجز إلى أجل هم بالغوه إذا هم ينكثون. فانتقمنا منهم فأغرقناهم في اليم بأنهم كذبوا بآياتنا وكانوا عنها غافلين. وأورثنا القوم الذين كانوا يستضعفون مشارق الأرض ومغاربها التي باركنا فيها، وتمت كلمة ربك الحسنى على بني إسرائيل بما صبروا، ودمرنا ما كان يصنع فرعون وقومه وما كانوا يعرشون. وجاوزنا ببني إسرائيل البحر فأتوا على قوم يعكفون على أصنام لهم، قالوا يا موسى اجعل لنا إلها كما لهم آلهة، قال إنكم قوم تجهلون. إن هؤلاء متبر ما هم فيه وباطل ما كانوا يعملون. قال أغير الله أبغيكم إلها وهو فضلكم على العالمين. وإذ أنجيناكم من آل فرعون فرعون يسومونكم سوء العذاب يقتلون أبناءكم ويستحيون نساءكم وفي ذلكم بلاء من ربكم